कति भो कति भो मुखै भो रे आज त अति भो पछौरी ल्याउ बैना पछौरी ल्याउ बैना आजै टुङ्गो लगाइदे माया छ कि छैन कति भो मुखै भो रे आज त अति भो पछौरी ल्याउ बैना पछौरी ल्याउ आजै टुङ्गो लगाइदे माया छ कि छैन सुरी